चलिए मकासी देखेंगे अब हम इस रुकू के। पहला मकसद है बनी इसराइल के किरदार को समझ सके, अल्लाह ताला के अहद और अपनी कसमों को बेच डालने की हकीकत मालूम कर सके, अल्लाह वाला बनने की दावत दे सके, इस काम की अको महसूस करते हुए खुद भी यही काम कर सके। अगला मकसद है फरिश्तों और पैगंबरों को रब बनाने की हकीकत को समझ सके, गैर अल्लाह के लिए दावत के नतायज को समझकर इससे रोकने के लिए अपनी जिम्मेदारियां अदा कर सके, की हकीकत को समझकर मेहनत की जिम्मेदारियां अदा करना सीख सके। लिए जी अब आयतों के टॉपिक्स की तरफ चलते हैं और रुकू के भी। जी रुकू का उन्वान है अहले किताब और अहले इस्लाम के तर्ज अमल में फर्क, आयत नंबर 72। इसका उन्वान है और साजिश बेनकाब हो गई, आयत 73। की पुकार आयत 74। चुनाव के लिए मतलूब रवैये आयत 75। इनार के लिए दीन बदलने वाले नंबर 76। अहद या वादे को पूरा करना स्लैश डाल के अल्लाह की मोहब्बत का जरिया आयत 77। बेवफा लोगों की बातें आयत 78। दीन में मिलावट स्लैश डाल दें और फिर लिखेंगे जुबान के दाव पेच 79। रब्बानी बन जाओ स्लैश डाल के फिर लिख सकते हैं रब रुखे हो जाओ आयत 80। मखलूक को खालिक के दर्जे पे ना लाओ अब हम तिलावत सुनेंगे इसी रुकू की। وقال الطائفة من أهل الكتاب آمنوا بالذي أنزل على الذين آمنوا وجه النهار واكفروا آخره لعلهم يرجعون ولا تؤمنوا إلا لمن تبع دينكم قل إن الهدى هدى الله أن يؤتى أحد مثل ما أوتيتم أو يحاجوكم عند ربكم قل إن الفضل بيد الله يؤتيه من يشاء والله واسع عليم يختص برحمته من يشاء والله ذو الفضل العظيم ومن أهل الكتاب من إن تأمنه بقنطار يؤديه إليك ومنهم من إن تأمنه بدينار لا يؤديه إليك إلا ما دمت عليه قائما ذلك بأنهم قالوا ليس علينا في الأميين سبيل ويقولون على الله الكذب وهم يعلمون بلى من أوفى بعهده واتقى فإن الله يحب المتقين إن الذين يشترون بعهد الله وأيمانهم ثمنا قليلا أولئك لا خلاق لهم في الآخرة ولا يكلمهم الله ولا ينظر إليهم يوم القيامة ولا يزكيهم ولهم عذاب أليم وإن منهم لفريقا يلوون ألسنتهم بالكتاب لتحسبوه من الكتاب وما هو من الكتاب ويقولون هو من عند الله وما هو من عند الله ويقولون على الله الكذب وهم يعلمون ما كان لبشر أن يؤتيه الله الكتاب والحكم والنبوة ثم يقول للناس كونوا عبادا لي من دون الله ولكن كونوا ربانيين بما كنتم تعلمون الكتاب وبما كنتم تدرسون ولا يأمركم أن تتائكت والنبيين أربابا أيأمركم بالكفر بعد إذ أنتم مسلمون